नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको गठबन्धन सरकारको आज 100 दिन पुरा। प्रस्तावित न्यायाधीशहरूको सुनवाई आगामी 9 गते हुने। चितवनमा किरा खेतीको क्षेत्रफल विस्तार। बेला बेलामा देखिने समस्या समाधानका लागि बोर्ड नै बनाउनु पर्ने व्यवसायको माग। नाइजेरियाको एक व्यस्त बजारमा बम विस्फोट हुँदा 118 जनाको मृत्यु। थाइल्यान्डमा राजनैतिक अस्थिरता अन्त्य गर्न नयाँ निर्वाचनको घोषणा। र आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको गठबन्धन सरकारले आज 100 दिन पूरा गरेको छ। सरकारले 100 दिन मा गरेका कामको भने सत्तारूढ र विपक्षी दलहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। सरकार गठनपछि संविधान सभाका विभिन्न समितिहरूको गठन, विभिन्न समयमा जारी भएका अध्यादेशहरू पारित र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन विधेयक पारित हुनुलाई सबैले सकारात्मक मानेका छन्। तर संविधान सभामा मनोनित गर्नुपर्ने 26 जनाको मनोनयन हुन नसक्नु, विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको पदपूर्ति गर्न नसक्नु र जनतालाई तत्काल राहतका कुनै कार्यक्रम नल्याउनुलाई सरकारको कमजोरी भएको उनीहरूको टिप्पणी छ। 100 दिनभित्र सरकारले जनताका लागि कुनै राहतका कार्यक्रम ल्याउन नसकेको प्रति सरकारको नेतृत्व गरिरहेको कङ्ग्रेसभित्रै पनि असन्तुष्टि रहेको छ। कोइराला नेतृत्वमा सरकार गठन भए ता विकास प्रक्रियामा केही सुधार आएको र प्राथमिकतामा राखिएका आयोजनाहरूमा वैदेशिक लगानी भित्रने क्रम भने बढ्दो छ। व्यवस्थापिका संसदको संसदीय विशेष सुनवाई समितिले प्रस्तावित न्यायाधीशहरूको सुनवाई आगामी 9 गते गर्ने भएको छ। समितिको आज बसेको बैठकले न्याय परिषदसँग प्रस्तावित 8 न्यायाधीशको योग्यता र आधार माग गर्दै सुनवाईको मिति तय गरेको हो। समितिले उजुरीकर्ताहरूलाई भने आज प्रान्न 4 बजे बोलाएको छ। समितिमा 22 वटा उजुरी परेको भए पनि 6 जनाले मात्र सुनवाईमा उपस्थिति हुने मौखिक प्रतिबद्धता जनाएको समिति सभापति कुलबहादुर गुरुङले बताउनुभयो। यसैबीच संसदीय सुनवाई समितिले न्याय परिषदले पठाएको पत्र प्रति आपत्ति जनाएको छ। सुनवाईमा आउन अस्वीकार गर्दै पठाइएको पत्रमा न्यायाधीशहरूले संसदीय सर्वोच्चतालाई नै चुनौती दिएको भन्दै सभासदहरूले चर्को विरोध गरेका थिए। आजको बैठकले पत्रमा कतिपय भाषा र अभिव्यक्ति, जनताबाट निर्वाचित संसदको समितिको गरिमामा आँस आउने किसिमको भन्दै त्यस्ता भाषा र अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। साथै जननिर्वाचित संस्थाको मर्यादा र उत्तरदायित्वको मान्यता पालना गर्न न्याय परिषदलाई स्मरण गराइएको छ। न्याय परिषदले पठाएको पत्रमा आफू संसद र संसदीय समितिप्रति नभई संविधान सभाप्रति उत्तरदायी हुने प्रस्तावित न्यायाधीशका बारेमा निर्णय गर्दा कसैको दबाव र प्रभावमा नपर्न भने जस्ता शब्दको प्रयोग गरिएको थियो। संविधान सभाको आजको बैठकमा पनि तत्कालीन राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनका अन्तर्वस्तुका विषयमा छलफल हुने भएको छ। हिजोको बैठकमा छलफल नसकेकाले आज फेरि छलफल हुने संसद सचिवालयले जनाएको छ। संविधान अभिलेख अध्ययन तथा निर्कियोल समितिले हिजो तत्कालीन राष्ट्रिय हित संरक्षण समितिका विवादित विषय पेश गरेको थियो। हिजोको बैठकमा अधिकांश सभासदले अहिलेको अवस्थामा युवालाई सैन्य तालिमको आवश्यकता नभएको बताएका थिए। सैन्य तालिमभन्दा अन्य व्यवसायमूलक, बौद्धिक विकास, वातावरण संरक्षण, स्वास्थ्योपचार जस्ता तालिम दिनुपर्ने तर्क गरेका थिए। छलफलमा भाग लिन नाम टिपाएको सभासदको बोल्ने क्रम बाँकी रहेकाले आज त्यसै विषयमा छलफल हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। बैठक दिउँसो 1 बजे बस्नेछ। एकीकृत नेकपा माओवादी मा नेता डाक्टर बाबुराम भट्टराईले हिजो विस्तार केन्द्रीय समितिप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले आफूले सिफारिस गरेका धेरै नाम छुटेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि जनाउनु भएको हो। ए माओवादीले हिजो केन्द्रीय समितिलाई 151 सदस्य बनाउने निर्णय गरेको छ। दुईपछि मनोनयन गर्ने गरी 149 जना पुर्याइएको छ। बिहान अध्यक्ष प्रचण्डलाई भेट गरी भट्टराईले आफ्नो सहमति नरहेको बताउनु भएको छ। उहाँले अरू छुटेका नेताहरूको व्यवस्थापन गर्न माग गरेको उहाँको सचिवालयले जनाएको छ। विराटनगर राष्ट्रिय सम्मेलनले 900 सदस्य समिति बनाउने निर्णय गरे पनि नेता भट्टराई पक्ष सो मापदण्डमा असन्तुष्ट बनेपछि उक्त निर्णय उल्टाइएको हो। निजी तथा आवासीय विद्यालयमा कानुन विपरीत शुल्क वृद्धि भएको सम्बन्धमा आज पनि वार्ता हुने भएको छ। शिक्षा विभागले सरकारवाला पक्षसँग हिजोदेखि सुरु गरेको वार्ता आज पनि जारी रहने विभागले जनाएको छ। विभागका निर्देशक टेक नारायण पाण्डेको संयोजकत्वमा रहेको कार्यदलसँग आज विद्यालय सञ्चालक र आन्दोलनरत विद्यार्थी संगठन र अभिभावक संघसँग वार्ता गर्नेछ। हिजो अनि राष्ट्रिय विद्यालयमा लगाएको ताला खोल्न तयार भएकाले आज शुल्क निर्धारण का विषयमा छलफल हुने संयोजक पाण्डेले बताउनुभयो। सहमति भए आजै सहमति पत्रमा हस्ताक्षर हुने उहाँले बताउनुभयो। चितवनमा केरा खेतीको क्षेत्रफल विस्तार भएको छ। केरा खेतीतर्फ किसानहरूको आकर्षण बढेसँगै खेती गर्ने क्षेत्रफल पनि बढेको हो। प्रत्येक वर्ष चितवनमा 20-30 जना नयाँ केरा किसानहरू थपिँदै गएको चितवन केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ प्रसाद सुवेदीले जानकारी दिनुभयो। अघिल्लो वर्ष 1000-1200 हेक्टर क्षेत्रफलमा केरा खेती भए पनि यो वर्ष विस्तार भई 1600 हेक्टर क्षेत्रफलमा केरा खेती भएको अध्यक्ष सुवेदीले बताउनुभयो। यस वर्ष पनि केही नयाँ किसान थपिएको उहाँले बताउनुभयो। चितवनमा एक गाउँ एक उत्पादन अभियान सुरु भएसँगै यसतर्फ किसानहरू आकर्षित भएका हुन्। केरा खेतीतर्फ आकर्षण बढाउन र यसलाई व्यावसायिक बनाउन एक गाउँ एक उत्पादन अभियान सुरु गरिएको हो। यसअघि विशेष गरी रत्नगर जुटपानी पदमपुर ठिमुरा लगायतका स्थानमा केरा खेती गर्ने गरिएको भए पनि हाल चैनपुर जगतपुर ज्योतिनगर क्षेत्रमा किसानहरूले पनि केरा खेती गरेका छन्। विस्तार भएका क्षेत्रमा केही पुराना अरू नयाँ किसानहरूले खेती गरेको चितवन केरा व्यवसाय समितिका अध्यक्ष सुवेदीले बताउनुभयो। केरा खेतीतर्फ किसानहरूको आकर्षण बढे पनि प्रत्येक वर्ष आउने हावाहुरी र बेला बेलामा देखिने विभिन्न रोग र खुल्ला रूपमा भारतबाट भित्र नै भारतीय केराका कारण स्वदेशी किसानहरू समस्यामा पर्ने गरेका छन्। प्रत्येक वर्ष हावाहुरीका कारण चितवनमा किसानहरूले करोडौंको क्षति बेहोर्दै आइरहेका छन्। बेला बेलामा देखिने यस्ता समस्या समाधानका लागि राज्य पक्षले बोर्ड नै गठन गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष सुवेदीले बताउनुभयो। केरा खेतीलाई अझ व्यावसायिक बनाउँदै यो पेसालाई टिकाइ राख्न राज्यले नीति नै बनाउनु पर्ने उहाँले बताउनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, गर्मीमा आफ्नो स्वास्थ्यको लागि के गर्नु पर्ला? ए, सफा र सुस्त खानेकुरा खानुपर्छ, बी, पानी धेरै खानुपर्छ, र सी, घाममा धेरै हिँड्नुहुन्न। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसी काठमाडौँ मुगलिन दमरी पोखरा नानगढ परासी बुटुल सडक खण्ड पनि खुला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0656-63-063 मोबाइल नंबर 98-5-50-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। नाइजेरियामा व्यस्त बजारमा भएको बम विस्फोटनमा 118 जनाको मृत्यु भएको छ। हिजो साँझ जोस सहरमा भएको दुईवटा श्रृङ्खलाबद्ध विस्फोटनमा 118 जनाको मृत्यु भएको हो। विस्फोटनमा कैयौँ घाइते भएका छन्। पहिलो विस्फोटन व्यस्त बजार र दोस्रो अस्पताल बाहिर भएको बिबिसीले जनाएको छ। अहिले सहर पुरै तनावग्रस्त बनेको छ। उता थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री निबातु मरोङ बोनसोङ पाइसानले मुलुकमा हाल देखिएको राजनैतिक अस्थिरता अन्त्य गर्न अगस्त 3 नयाँ निर्वाचनको घोषणा गर्नुभएको छ। यसबीच सेनाले राजधानीमा सैनिक कानून लागू गरेको छ। कार्यवाहक प्रधानमन्त्री नोबातु मोरोङले पत्रकारलाई सरकारले थाइल्यान्डको निर्वाचन आयोगलाई निर्वाचनको नयाँ मितिका लागि पत्र लेखेको र नयाँ राष्ट्रिय निर्वाचनका लागि राजाको समर्थन प्राप्त गर्न प्रस्तुत गर्ने बताउनु भएको छ। प्रधानमन्त्रीले सैनिक कानून लगाइएको कुरालाई समर्थन जनाउनुभयो र यसले प्रस्तावित निर्वाचनलाई सघाउने आशा व्यक्त गर्नुभएको छ। फेब्रुअरी 2 भएको निर्वाचनलाई भने अदालतले रद्द गरिदिएको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। बेलुका 8:15 मोहालीमा हुने खेलमा 7 स्थानमा रहेको मुम्बईले शीर्ष स्थानको पन्जाबको सामना गर्न लागेको हो। 11 खेलबाट 18 अङ्कसहित शीर्ष स्थानमा रहेको पन्जाब आज पनि जित हात पार्दै दोस्रो स्थानमा रहेको चेन्नईसँग अङ्क दूरी 4 फरक बनाउने कोसिसमा रहनेछ भने मुम्बई 5 जितको खोजीमा रहनेछ। यसअघि गैराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई 8 विकेटले हराएको छ। घरेलु मैदानमा जितका लागि पाएको 155 रनको लक्ष्य कोलकाताले 18 ओभरमा 2 विकेट गुमाएर भेटायो। कोलकाताको जितमा रोबिन उत्थपाले 67 र सकिब अल हसनले नट आउट 46 रनको योगदान गरे। पहिले ब्याटिङ गरेको चेन्नईले पुरै 20 ओभर खेलेर 4 विकेट गुमाउँदै 154 रन बनाएको थियो। चेन्नईका सुरेश रैनाले सर्वाधिक 65 रन बनाए। जितपछि कोलकाताको 12 खेलबाट 14 अङ्क छ भने चेन्नईको 16 अङ्क छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको गठबन्धन सरकार 100 दिन पुरा। प्रस्तावित न्यायाधीशहरूको सुनवाई आगामी 9 गते हुने। चितवनमा केरा खेतीको क्षेत्रफल विस्तार। बेला बेलामा देखिने समस्या समाधानका लागि बोर्ड नै बनाउनु पर्ने व्यवसायीको माग। नाइजेरियाको एक व्यस्त बजारमा बम विस्फोट हुँदा 118 जनाको मृत्यु। थाइल्यान्डमा राजनैतिक अस्थिरता अन्त्य गर्न नयाँ निर्वाचनको घोषणा। र आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदै। हवस् त, बिहान 10 अर्पण समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075 र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस 2 गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि। मोबाइल 98452 46174।